بہت سختی والی جگہ ہے، بہت خطرناک جگہ ہے، مقام محشر کی ہولناکی کیا ہوں گی؟ ایک تو بھاگنے کی جگہ نہیں، دونوں قدم بس رکھے ہوئے، اس کی ہولناکی کیا ہوں گی؟ تو نبی اکرم صلی اللہ علیہ وسلم فرماتے، طبرانی کی روایت، آپ نے فرمایا حشر کی ہولناکی موت اور خبر کی سختیوں سے کئی کئی گنا زیادہ ہے۔ مقام محشر میں جو کیفیت انسان کے ساتھ ہونے والی ہے وہ اتنی سخت کیفیت ہے کہ قبر کی تکلیف، موت کی تکلیف کچھ بھی نہیں ہے، نتھنگ کچھ بھی نہیں ہے، اتنا زیادہ خطرناک جگہ ہے۔ اندازہ لگائیے، بھاگنے کو جگہ نہیں، صرف دو قدم جمے ہوئے ہے، تکلیف اور شدت ایسی جیسا موت اور قبر میں بھی جو نہیں ہوئی وہ تکلیف ہونے والی، یہ وہ جگہ ہے۔ اسی طرح جو ہے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں حشر کی گرمی، دو قدم رکھنے کی جگہ، تکلیف ایسی انسان کو کہ موت اور قبر میں نہیں آئی، حشر کا میدان اتنا گرم ہوں گا کہ پسینہ اس طویل مدت تک بہتا رہے گا کہ لوگ تنگ آ کر اللہ سے دعا کریں گے کہ حشر قائم کر، بھلے ہی ہمیں چاہے تو جہنم میں ڈال دے اٹھا کر۔ میزان قائم ہو جائے، ترازو لگ جائے، حساب کتاب ہو جائے، بھلے ہی اللہ ہمیں جہنم میں ڈال دے، لیکن یہ تکلیف ہماری برداشت کے باہر ہے۔ حشر کا میدان بہت تکلیف دہ جگہ ہے، قدم رکھنے کے لیے صرف دو قدم رکھنے کی جگہ، پسینے کا وہ حال کی پسینہ بہتا رہے گا، اس پسینے کی تکلیف شدت اور بدبو سے پریشان آ کر لوگ کہیں گے اے اللہ حشر قائم کر دے، میزان قائم کر دے، حساب کتاب کر دے، جنت جہنم میں ڈال دے، بھلے ہی جہنم میں ڈال دے لیکن کچھ نہ کچھ آگے فیصلہ کر دے۔ اس کیفیت میں ہم نہیں کھڑے رہ سکتے اب، ٹھیک ہے؟ اور پسینہ اتنا آئیں گا، روایت میں آتا ہے کہ اس پسینے میں اگر کوشش کشتی اگر ڈال دے تو کشتیاں ان انسان کے پسینے میں آرام سے چل سکتی ہے، اتنا پسینہ نکلے گا۔ اسی طرح جو ہے حشر میں آتا ہے روایت کے اندر، سب مرد اور عورتیں ننگے بدن ہوں گے، ننگے پاؤں ہوں گے، بغیر ختنہ کیے ہوئے ہوں گے، اور خوف اور دہشت کی وجہ سے جو ہے ان کو کوئی ہوش نہیں ہوگا، ایسا خوف ایسی دہشت ہے وہ حشر کی کہ انہیں کوئی ہوش نہیں ہوگا۔ اسی طرح جو ہے جو قرآن فرماتا ہے سورہ شورا سورہ نمبر 26 آیت نمبر 91 میں کہ کافر جو حشر کے میدان میں جو خوف اور غم ہوں گا اس کا اتنا اضافہ ہو جائے گا کہ حشر کے میدان میں جو ہے جب جہنم لائے جائیں گے تو ان کے چہرے کالے پڑ جائیں گے، اور کافر کو تکلیف دینے کے لیے اللہ جہنم کو مقام محشر میں لائے گا، اور مقام محشر میں 70,000 فرشتے، مطلب 70,000 جب جہنم لائی جائیں گی تو 70,000 حصے ہوں گے عذابات کے، اور ہر ایک حصے کو 70,000 فرشتے کھینچ کھینچ کر لائیں گے جہنم میں۔ ایک بہت بڑی حقیقت ہے، یاد رکھیے، ایک بہت بڑی فزیکل چیز ہے، بہت سے لوگ بولتے ہیں نہیں ڈرانے کے لیے رہتی، 70,000 فرشتوں کا پل کر کے کھینچ کر لانا کوئی مذاق کی بات نہیں ہے، یاد رکھیے، اور ایک ایک حصے کو 70,000 فرشتے کھینچیں گے، 70,000 ضرب 70,000 490 کروڑ فرشتے صرف جہنم کو کھینچ کر لائیں گے، ٹھیک۔ اسی طرح جو ہے حشر کی ہولناکیوں کو دیکھ کر کفار اور فجار گناہگاروں کے چہرے کالے سیاہ پڑ جائیں گے، سورہ یونس آیت نمبر 27 میں بات اللہ رب العالمین نے فرمائی۔ اسی طرح جو ہے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، حاکم کی روایت ہے، جس طرح سے تیر کمان میں لگ جاتا ہے اور لگنے کے بعد پریشان رہتا ہے کہ تو کھینچ کے اس پہ ٹینشن ہوتا ہے نا، کھینچ کے رکھتے ہیں اور تیر پریشان ہوتا ہے، جو لوگ تیر چلاتے ہیں ان کو اس کا اندازہ ہے کہ آپ نے کھینچ دیا اس کو ٹینشن دے دیا، اب تیر کنٹینیوس صرف کانپتے رہتا ہے چونکہ اس کو نکلنا ہے، چھوٹنا، جتنا ٹینشن اس کے زیادہ پیچھے اتنے رفتار سے نکلے گا۔ تو آپ سب فرماتے ہیں جس طرح سے تیر جو ہے کمان میں مشکل میں ہوتا ہے، نکلنا ہے نہیں، کبھی بھی چھوٹ سکتا ہے اور تکلیف میں ہوتا ہے، اسی طرح انسان 50,000 سال تک مقام محشر میں اس تکلیف میں کھڑے ہوں گے، 50,000 ایئرس تک حساب نہیں ہوگا، اتنے سال سب کو کھڑے رہنا ہے، اندازہ لگائیے دنیا کی 50-60 سال کی زندگی جس میں 4-5 مہینے کی گرمی، جس میں کبھی کبھار ٹیمپریچر کا 40-45 تک چلا جانا، انسان کو کھانا پینا، اٹھنا بیٹھنا، صحت و تندرستی اور مشکل کر دیتا اور بیماریوں میں ڈال دیتا ہے۔ 50,000 سال تک ایسی گرمی میں جس سے پسینے میں کشتیاں چلائی جا سکتی ہے، 50,000 ایئر تک وہ کیفیت کی دو پیر رکھنے کی جگہ، اور کیفیت وہ جیسے تیر کی کیفیت کمان میں ہوتی، کب نکلے گا؟ اس تکلیف کے اندر لوگ کھڑے ہوں گے۔ اسی طرح جو ہے کفار اور مشرکین کے لیے حشر کا نصف دن، یہ تو عام لوگوں کے لیے ہے، कुफार और मुशरिकीन के लिए हश्र का आधा दिन 50,000 साल के बराबर होगा, मतलब उनका एक दिन 1,00,000 साल के बराबर और दूसरों का एक दिन 50,000 साल के बराबर, जो काफिर नहीं होंगे, गुनाहगार इंसान, फासिक और फाजिर मुसलमान, ठीक है, या अपने अपने दौर के जो भी लोग होंगे जो मुसलमान गुजरे हैं। लेकिन जो है काफिर और फासिक लोगों के लिए, जो मुशरिक लोग होंगे उनके लिए 50,000 नहीं, आधा दिन ही 50,000 साल के बराबर होंगे। इसी तरह जो है हदीस के अंदर आता है, तबरानी की रिवायत, आपने फरमाया काफिरों को हश्र में मौत की गशी जैसी तकलीफ का सामना होगा जबकि अहले ईमान को जो है, इसी तरह जो है काफिरों के जो है हश्र में जो है मौत में जो है गशी जो है जैसी तकलीफ का सामना होगा जबकि अहले ईमान को जो है ऐसी तकलीफ होंगी जो है जैसे कि जो है जुखाम वाली तकलीफ, मतलब दूसरे लोग ऐसी तकलीफ में होंगे जैसी तकलीफ के अंदर जो है मौत की तकलीफ जो होती ना, उस तकलीफ में जो है काफिरों की कैफियत मौत वाली होंगी और मोमिनों को तकलीफ जुखाम जैसी होंगी। लेकिन मैं समझता हूँ ये बात आप भी जानते हैं, 50,000 तक अगर कोई जुखाम में भी रहा तो क्या हाल होगा, और जुखाम इंसान को कितना लागर करता है आप जानते हैं, दीगर बीमारियों में इंसान समझ जाता है लेकिन जुखाम की तकलीफ से जिस्म का हर हिस्सा तकलीफ देता है, लेकिन फिर भी मौत की गशी के मुकाबले में तो ये तकलीफ कम है। तो काफिरों को मौत की गशी और मोमिनों को जुखाम है जैसी तकलीफ होंगी, ठीक है। इसी तरह जो है हश्र में जो है हौलनाकी की, एक हौलनाकी ये है, सही बुखारी की रिवायत है, मैदान हश्र में सूरज 1 मील के फासले पर होगा, लोग अपने अपने आमाल के मुताबिक पसीने में डूबे हुए होंगे। सूरज 1 मील के फासले पर है, कैफियत तीर की कमान में जो तीर की कैफियत है, जगह सिर्फ 2 कदम रखने की है और सूरज सिर्फ 1 मील 1.5 किलोमीटर के फासले पर होगा, इसी वजह से इतनी शदीद पसीना इंसान के जिस्म से जाएगा। इसी तरह जो है आप सल्लम फरमाते और कहते हैं, ये जो है रिवायत जो है हाकिम की है, बाज लोगों का पसीना एड़ियों तक होगा, बाज लोगों का पसीना पिंडलियों तक होगा, बाज लोगों का पसीना घुटने तक होगा, बाज लोगों का पसीना जो डूबे हुए कमर तक होगा, बाज लोगों का पसीना कांधों तक होगा, बाज लोग अपने पसीने के अंदर स्विम कर रहे होंगे, तैर रहे होंगे, और बाज लोगों के पसीने के ताल्लुक से आप सब फरमाते हैं इतना पसीना निकलेगा कि जमीन में 140 मीटर तक चला जाएगा। ये ऊपर की कैफियत और ये नीचे की कैफियत, मतलब अर्ज महशर चूसेंगी तो 70 बा के लफ्ज हदीस में, और 70 बा को अगर आज की उसमें तब्दील किया जाए तो 140 मीटर होता है। पसीना ऊपर भी इतना, जमीन के अंदर भी इंसान पसीना उसका जज्ब हो जाएगा इतना ज्यादा। इसी तरह जो